नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। विभिन्न समितिको सभापति चयनको लागि प्रमुख 3 दलका शीर्ष नेताहरूको बैठक बस्ने तयारी। न्याय परिषदको बैठकद्वारा 5 जना न्यायाधीश नियुक्तिको सिफारिस गर्दै। वर्तमान सरकार अहिलेसम्म केन्द्रीय भएको ए माओवादीका नेता रायमाझीको आरोप। स्थानीय निकायको निर्वाचनभन्दा संविधान निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड। पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व राष्ट्रपति मुशरफलाई देश छान्न रोक। आफूमाथिको कुनै पनि मुद्दाको डटेर सामना गर्ने मुशरफको भनाई। र आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबादले किङ्स इलेभेन पन्जाबको सामना गर्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। संविधान सभाका विभिन्न 5 वटा समितिको सभापति चयन 26 जना मनोनितका बारेमा छलफल गर्न प्रमुख 3 दलका शीर्ष नेताहरूको बैठक बस्ने तयारी भएको छ। संसद सचिवालयले समितिको सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेपछि प्रमुख दलका नेताहरू समिति सभापति चयनका विषयमा छलफल गर्न 3 दलका शीर्ष नेताहरूको बैठकको तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। कङ्ग्रेस एमाले र माओवादीले प्रमुख 3 समितिमा एक एक शीर्ष नेताले नेतृत्व गर्ने र बाँकी 2 समितिमा मध्यसवादी र साना दललाई दिने आन्तरिक तयारी गरेपछि राप्रपाले भने सहमतिमा आफूले सभापति नपाए 5 वटै समितिमा नेतृत्व दावी गर्दै निर्वाचनमा जाने तयारी गरेको छ। राप्रपा नेपाल संसदीय दलका सचिव सुशील श्रेष्ठले सहमति काम नभए 5 वटै समितिको सभापतिमा उम्मेद्वार दिने बताउनुभयो। उहाँले आजदेखि छलफल गरिने जानकारी दिनुभयो। संसद सचिवालयले बिहिबार बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म सभापतिमा उम्मेदवारी दर्ता गर्ने, शुक्रबार बेलुका 5 बजे निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। न्याय परिषदको बैठकले आज 5 जना न्यायाधीश नियुक्तिको सिफारिस गर्दैछ। न्यायाधीश नियुक्तको विषयमा हिजो परिषदको बैठक बसे पनि निष्कर्षमा पुग्न सकेको थिएन। हिजोको बैठकमा न्यायाधीश नियुक्तिको विषयमा सहमतिको नजिक पुगेकाले आज बस्ने बैठकले 5 जना न्यायाधीशको टुङ्गो लगाउने बताइएको छ। न्यायाधीशका लागि नेपाली कङ्ग्रेस नेकपा एमाले र एकीकृत माओवादीले आफ्नो निकटका व्यक्तिलाई न्यायाधीशमा सिफारिस गर्न नाम प्रस्ताव गरेका छन्। पुनरावेदन अदालतका मुख्य न्यायाधीशका साथै कानून व्यवसाय र अन्य कानून क्षेत्रबाट समेत न्यायाधीश नियुक्ति गर्न सकिने प्रावधान छ। सर्वोच्च अदालतमा अहिले 5 जना मात्र स्थायी न्यायाधीश छन्। अन्तरिम संविधानको धारा 102 खण्ड 2 सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त बढीमा 14 जनासम्म न्यायाधीश रहने उल्लेख छ। अहिले सर्वोच्चमा 10 स्थायी न्यायाधीशको दरबन्दी रिक्त छ। एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले वर्तमान सरकार अहिलेसम्म के निरीह भएको आरोप लगाउनु भएको छ। राष्ट्रपतिको समर्थन र विपक्षी दलबाट चर्को विरोध नहुँदा पनि सरकारले कुनै पनि विषयमा ठोस निर्णय गर्न नसक्नेले सरकार गृह निरीह भएको प्रमाणित गरेको उहाँले बताउनुभयो। सदरमुकाम सन्दीप खर्कमा नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा रायमाझीले 100 दिन नकाट्दै प्रधानमन्त्री स्वयंले काम गर्न नसकिएको स्वीकार गर्नु लज्जास्पद भएको टिप्पणी गर्नुभयो। स्थानीय निकायको निर्वाचनलाई भन्दा संविधान निर्माणलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनको दस्तावेज लेख्न काभ्रेको फुलबारी रिसोर्टमा पुग्नु भएको छ। ए माओवादीले आगामी 28 गते मे दिवसको अवसर पारेर विराटनगरमा राष्ट्रिय सम्मेलनको तयारी गर्न लागेको हो। सो सम्मेलनको लागि राष्ट्रिय प्रतिवेदन लेख्ने जिम्मा अध्यक्ष प्रचण्डले पाउनु भएको हो। आज लेलिन जयन्ती एवं नेकपा स्थापना दिवसको सायद पारेर उहाँले दस्तावेज लेखनमा जुट्नु भएको हो। यसैबीच माओवादी प्रचण्डले आशा लेनिन जयन्ती बम्मा नेकपा स्थापना दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै सबैमा बधाई तथा शुभकामना सन्देश दिनुभएको छ। पर्सनले अहिलेको युग समाजवादी क्रान्तिको युग भएको बताउनु भएको छ। 65 वर्ष अघि आजकै दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको भन्दै पर्सनले आज पनि देश कम्युनिष्टकै एजेन्डामा रहेको बताउनु भएको छ। 21 शताब्दीमा विश्व परिस्थितिमा कयौं महत्वपूर्ण परिवर्तन आए पनि हाम्रो साम्राज्यवादी एवं सर्वहारा समाजवादी क्रान्तिको युगमा छौं, पर्सनले वक्तव्यमा भन्नुभएको छ। लेनिनले अघि सार्नु भएको क्रान्ति तथा कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्त लगायतका प्रस्तावकको महत्व घटेको छैन। लेनिनले देखाउनु भएको क्रान्तिको सिद्धान्त हाम्रा लागि मार्ग निर्देशन बनिरहेको छ। पर्सनले पार्टी स्थापना दिवस र लेनिन जयन्तीको ऐतिहासिक अवसरमा देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट शक्तिका बीचमा एकताको अपिल समेत गर्नुभएको छ। जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ, पर्सनले वक्तव्यमा भन्नुभयो। निर्वाचन आयोगले आगामी असार 8 गते हुने संविधान सभाको उपनिर्वाचन विद्युतीय मेसिनबाट गराउने तयारी गरेको छ। मङ्सिर 4 गते भएको संविधान सभा निर्वाचनका बेला नै विद्युतीय मेसिनबाट मतदान गराउने तयारी भए पनि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारको सूची लामै भएपछि हटाइएको थियो। तर यसपटक प्रत्यक्ष तर्फको मात्र निर्वाचन हुने भएकाले यो मेसिन लागू गर्ने तयारी गरिएको आयोग स्रोतले जनाएको छ। उक्त मेसिनमा 66 जनासम्म उम्मेद्वारलाई मतदान गर्न सकिने व्यवस्था रहेको छ। विद्युतीय मेसिन नेपाली कंग्रेसको संसदीय दलको नेता चयन गर्ने निर्वाचनका बेला प्रयोग गरिएको थियो। यस्तै निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा फेरि फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ। केही दिनमै उपनिर्वाचन हुने देशका 4 क्षेत्रमा फोटो सहितको मतदाता नामावली संकलन सुरु हुने आयोगले जनाएको छ। मङ्सिर 4 गते भएको चुनावमा 2 ठाउँबाट निर्वाचित उम्मेद्वारहरूले 1 ठाउँ छोडेपछि उपनिर्वाचन हुन लागेको हो। नेपाल ऐल निगमले भारतीय आयल कर्पोरेसनलाई बकौदा रकमको आधा पैसा आज पठाउँदैछ। सरकारले दिने भनेको 2.5 अरब ऋण आउन ढिला हुने भएकोले आफ्नै स्रोतबाट झन्डै 5 अरब रुपियाँ पठाउन लागेको ऐल निगमका निवृत्त कार्यकारी निर्देशक सागर सत्यालले बताउनुभयो। अर्थ मन्त्रालयले ऋणको व्यवस्थापन गरिदिने भए पनि मन्त्री परिषदबाट जमानीको निर्णय हुन ढिला हुने भएकोले पैसा पाउन समय लाग्ने उहाँले बताउनुभयो। भारतीय ऐल कर्पोरेसनलाई 10 अरब रुपियाँ तिर्न बाँकी छ। बाँकी बक्यौदा पनि सरकारले दिने ऋण आफ्नै स्रोतबाट छिट्टै तिर्ने उहाँले बताउनुभयो। बक्यौदा तिरेपछि भारतबाट प्राप्त तेल आउने सत्यालले बताउनुभयो। लामो समयदेखि बक्यौदा तिर्न नसकेपछि भारतीय ऑयल कर्पोरेसनले 30% तेल कटौती गर्दा 2 हप्तादेखि तेलको अभाव छ। ऑयल निगमले भने बजारको माग अनुसार तेल पठाए पनि कृत्रिम अभाव सृजना भएको जनाएको छ। यसमा पेट्रोल पम्प र अभाव छ भन्दै स्टक राख्ने सर्वसाधारणको पनि हात रहेको उहाँले बताउनुभयो। 3 दिन यता 4 लाख लिटर कि हरारीमा तेल बजारमा पाउँदा पनि अभाव देखिएकोमा आफू आश्चर्यमा परेको सत्यालले बताउनुभयो। बाह्रको विश्रामपुरमा गैराती 1 जनाको हत्या भएको छ। मृगस उपमहानगरपालिकाका 19 का 35 वर्षका प्रमोद शाह तुराहाको हत्या भएको हो। तुराहाको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिनुभयो। विश्रामपुर नौको खेतमा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा तुराहाको शव आज बिहान प्रहरीले फेला पारेको हो। हत्याको कारण खोल्न नसकेको र हत्यामा संलग्नहरूको खोजी भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो। मृतकको शव पोस्टमार्टमका लागि नारायण उपस्थित अस्पताल बिरगंजमा राखिएको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, पेट्रोलियम पदार्थको मूल्य बढाउने सरकारको तयारीप्रति तपाईँको विचार के छ? ए घाटा पूर्ति गर्न होला, बी उपभोक्ताको ढाड सक्ने काम, सी आलोचित बन्ने काम। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस दी POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं।